मान्छे म भित्र बाँचेको सानो त्यो मान्छे म भित्र बाँचेको सानो त्यो मान्छे कान्छे म भित्र बाँचेको सानो त्यो मान्छे म भित्र बाँचेको सानो त्यो मान्छे बालापनमा हराइरहेको ससानो खुसीमा रमाइरहेको खेलिरहेको गुच्चा र चुङ्गी रङ र कुची सम्झाइरहेको गीत र कविता सुनाइरहेको सपनाको चङ्गा उडाइरहेको धुलै धुलो त्यो गोरेटोमा र अर्को पाङ्रा गुडाइरहेको कसरी छुटियो त्यो मान्छे मबाट खै कहाँ छुटियो त्यो मान्छे दौडिरह्यो समयको घोडा दिन महिना वर्ष र उमेर थाहै भएन मबाट खै कुन बेला छुटिसकेछ त्यो मान्छे फेरिएछ युग उमेर फेरिएछ घामहरू फेरिएछ ऋतु र मौसम फेरिएछ यामहरू दुई बिसले छोए पनि कपाल फुले पनि बाँचेको सानो त्यो मान्छे म भित्र बाँचेको सानो त्यो मान्छे कान्छे मबाट कसरी छुटियो त्यो मान्छे।